अन्धारा अन्धीको कथामा आधारित अरू टुक्काहरू पनि छन् नि। हे घरैन रानी घरैन, हे बन दुख पाइला घर हिरा। हजुरको शुभ नाम चाहिँ के पर्यो? युवराज साई। निकै राम्रो नाच्नु रहेछ होइन, गीत गाउन जान्नु भएको छ? जान्दैन त्यति। तुक्काहरूको उठ स्वामी राजै उठ स्वामी, कति मिठो निदरी लाग्यो तिमीलाई। यति बेला ग्वादी गाविसका प्रसिद्ध पञ्ची बाजा सुनिरहनु भएको छ। हामी ग्वादी गाविसमा भएको खुल्ला दिशामुक्त घोषणा सभाको अन्तिम चरणमा आइपुगेका छौँ र अब यहाँनिर बिदा हुनु पूर्व एकचोटि पुनः स्थानीय बालतालमा नाचेर यहाँबाट फर्किँदैछौँ। सँग धेरै ना भेटा झम्टी नारोइ मारे ना असेटा डुल्छु राना बन ए धुँदा पछेउरी रुँदा फाट्यो सम्झना बिर्सिने छैन भाइ।